हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण समाचार पछि प्रत्यक्ष गायनको कार्यक्रम लोक आँगन मात्र रेडियो अर्पण 104.5 MHz सुन्न नभुल्नु होला। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम लोक आगन। नमस्कार अनि हार्दिक अभिवादन गर्न चाहन्छु तपाईँ सबैलाई भेट्नको निम्ति। आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारेका मित्र र सँगै म छु तपाईँकै मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 MHz सँगसँगै तपाईँले हामीलाई इन्टरनेट लाइनको www.radioarpan.com.np बाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। कार्यक्रम लोगागानको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण खबरपछि करिब 5 बजेसम्म यो बसाई बस्नको लागि आउने गर्छौँ। यो बसाईमा रहेर हामी तपाईँकै भाकाहरू सुन्छौँ, तपाईँकै स्वरहरूलाई सुन्छौँ। तपाईँ आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस्। आज पनि तपाईँकै लागि भने हामीले स्टुडियोको फोन नम्बर 2 फोन लाइन खुल्ला गरिसकेका छौँ 056-563-332 अनि 563-333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। विशुद्ध लोक बसाई हो, लोक भाकाको बसाई हो यो। यो बसाईमा आएर तपाईँ पनि लोक भाकाहरू गुनगुनाउन सक्नुहुनेछ र आउन चाहनुहुन्छ भने फटाफट गएर आउन सक्नुहुनेछ र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ रेडियो अर्पण 104.5 MHz तर्फबाट एउटा आकर्षक पुरस्कार, सँगसँगै अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपर्ने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। तपाईँ आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु 056-563-332 बाटो अनि 33 बाटो भएर आउन सक्नुहुनेछ। रातको संकेत शुरूआतमै कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँदेखि बोल्नुभयो? तिलक भट्ट पिठुवाबाट है। के छ तिलकजीको हाल खबर? सब ठिकठाक छ दादा। धेरै दिन पछि आउनुभयो, कता रहनु भएको थियो? हजुर म उता गाउँतिर गएको थिएँ। अनि नयाँ नौलो खबर के छ सुनाउनुहोस्। सब ठिकै छ दादा, सबै ठिकै छ है। हजुर खाजा खानुभयो? खाजा खाइसकेँ। कार्यक्रममा आउनु भएको छ, कुन भाका गाउनुहुन्छ आज हाम्रो तिलकजीले? आज मैले एक पुरानो भाका आँसु बलेनी भन्ने। आँसु बलेनी हजुर, यसमा चाहिँ मैले आफैले शब्द पनि चयन आफैले बनाएको छु अनि लय पनि आफै शब्द चयन पनि आफैले गरेको छु कि। हुन्छ सुरु गरौँ। हुन्छ सुरु गर्नुहोस्। शनिबार लोकागान आउने हो, लोकागान आउने हो, बल्ल झुट गीत गाउन पाउने भयो सबले चाहेको, आफ्नो कला प्रस्तुत गराउन हामीले पाएको, लोकागान आउने हो, लोकागान आउने हो, बल्ल आज गीत गाउन पाउने भयो सबले चाहेको, आफ्नो कला प्रस्फुट गराउन हामीले पाएको, आफ्नो कला प्रस्फुट गराउन हामीले पाएको। यति हो दादा। तिलकजी हजुर, निकै सुन्दर तरिकाले गाउनु भएको छ, रेडियो सँगै रहनु होला, खुसी लाग्यो, छुट्टी है त। हुन्छ दादा, नमस्ते। तिलक भट्ट पिठुवादेखि आउनु भएको थियो। तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् 056-5363-332 अनि 333 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। बिल्कुलै लोक भाकाको बसाई हो, यो बसाईमा रहेर हामी लोक भाकाहरू गाउँछौँ। मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ मिलिराखेको छ राजको, र बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो। कोही साथी आइसक्नु भएको छ राजको सङ्केत आउने तर्खर गरिराख्नु भएको छ। कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ रेडियो अर्पण 104.5 मेगाहर्जको तर्फबाट एउटा आकर्षक पुरस्कार, सँगसँगै अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। आउनुहोला 056-5363-332 अनि 5363-333 को बाटो भएर। र कार्यक्रममा हामी विशुद्ध लोक भाकाहरू गाउँछौँ, हाम्रै गाउँ हाम्रै पाखा पखेरामा हामी जुन भाकाहरू गाइरहन्छौँ, हाम्रो मनमुटुमा बस्न सफल भएको भाकाहरूलाई हामी व्यवसायमा रहेर गुनगुनाउँछौँ। तपाईँको त्यो स्वरलाई, तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ। 056-5363-332 अनि 5363-333 को बाटो भएर तपाईँ आउँदै गर्नुहोला। र कार्यक्रमको सुरुवाततिरै छौँ हामी, तपाईँ आउँदै गर्नुहोस्, फोन गर्दै गर्नुहोस्। एकैछिन हामी एउटा भाका सुन्छौँ, त्यसपछि हामी पुनः तपाईँमाझ उपस्थित हुनेछौँ। पानीको नखानु पानीलाई मैले छोएको छु, यस्तै भाका, पुरानो भाका, राजु परियार अनि साथीहरूको स्वरमा सजिएको यो भाकालाई मैले उत्थान गरेँ। रेडियो अर्पण 104.5 मेगाहर्जको यो बसाईमा तपाईँले लोक गागनलाई सुनिराख्नु भएको छ। कोही साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हेलो, नमस्कार हजुर। बोलिराख्नु भएको छैन, आउनुहोला 056-5363-332 अनि 5363-333 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ रेडियो अर्पण 104.5 मेगाहर्जको तर्फबाट एउटा आकर्षक पुरस्कार, सँगसँगै अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। तपाईँको त्यो लयलाई, तपाईँको स्वरलाई, तपाईँको गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ। र सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज, सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np र ब्लग स्पोर्टमा पनि तपाईँले हामीलाई एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ। विश्वको जुनसुकै कुनामा रहेर तपाईँले हामीलाई साथ दिइराख्नु भएको छ। विगतका दिनदेखि नै तपाईँको माझमा हामीले कार्यक्रम लोकगागनको यो व्यवसायलाई लिएर उपस्थित भएका छौँ, र तपाईँको त्यो गायन प्रतिभाको खोजी गर्ने, तपाईँको त्यो कलालाई प्रदर्शन गर्ने माध्यम पनि हो हाम्रो यो कार्यक्रम लोकगागनको यो व्यवसाय। कोही साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। कहाँदेखिको बोल्नुभयो? सुबोध थिङ। के छ सुबोधजीको हालखबर? एकदम ठिकठाक भन्नुपऱ्यो दादा, अनि तपाईँको? एकदम, मेरो पनि ठिकठाक छ। अनि सुभजीको नयाँ नौलो खबर? ए त्यस्तै हो दादा, घाम गर्मी पर्छ, गर्मी त भन्नै परेन यसपालि है। हजुर, अनि हाम्रो सुभजीले के गर्नुहुन्छ अरे? घरमै बसेको छ हो है। लोक भाका धेरै मनपर्छ हाम्रो सुभजीलाई, होइन? हजुर, कार्यक्रममा आउनु भएको छ, कुन भाका गाउनुहुन्छ आज? पार्यो मलाई रुन मायाले। सुरु गरौँ है त। हुन्छ, सुरु गर्नुहोस्। सुबोधजी निकै सुन्दर तरिकाले गाउनु भएको छ, रेडियो सँगै रहनु होला छुट्टी है त। नमस्ते सुबोध थिङ आउनु भएको थियो भालुमारादेखि दह खानीबाट आउनु भएको थियो। तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् 056-563-332 अनि 563-333 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। विशुद्ध लोक भाकाको बसाइ हो यो, बसाइमा रहेर हामी लोकगीत गाउँछौँ, लोक भाकाहरू गाउँछौँ, गुनगुनाउँछौँ। तपाईँलाई त्यो गुनगुनाउने मन छ, इच्छा छ, तपाईँलाई लोक भाका भनेपछि असाध्यै मनपर्छ भने आउनुहोस्, फोन गर्नुहोस्, हामी सँगै मिलेर गाउँ। तपाईँ पनि गाउनुहुन्छ, हामी सँगै मिलेर गाउँछौँ र हाम्रो यो लोक संस्कृतिलाई जगेर्ना पनि गर्ने माध्यम हो हाम्रो। त्यही भएको कारणले गर्दा तपाईँ आउनुहोला 056-563-332 अनि 563-333 को बाटो भएर। कोही साथी आइसक्नु भएको छ, राजको सङ्केत, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते दादा। नमस्कार हजुर, नमस्कार। कहाँदेखिको बोल्नुभयो? मकवानपुरबाट शेरबहादुर बल। के गर्नुहुन्छ हाम्रो शेरबहादुर जीले? बसी बसोवाला बजे के गर्नुहुन्छ? मकवानपुरतिर गर्मी कतिको छ? हल्का मात्रै छ है। अब यतातिर त भन्नै नपर्ने, बस्नै नसक्ने भइसक्यो। ल कार्यक्रममा आउनु भएको छ, कुन भाका गाउने हाम्रो शेरबहादुर जीले? एउटा सुरु गरौँ है त। हुन्छ, सुरु गरौँ। मलाई देखनै न पाउने हौ कि कठै सानो आति दैरै छु कि मैले जुन सुन पाए त आत्मा शान्ति हुने थियो मनले सोच बुझ्ने थियो तिम्रै साथमा शेरबहादुरजी गाउने कोसिस गर्नुभयो, निकै खुसी लाग्यो। फेरि फेरि आउँदै गर्नुहोला छुट्टी है त। नमस्ते। शेरबहादुर बल आउनुभएको थियो मकवानपुरबाट, 056-563-332 अनि 33 को बाटो भएर। कोही साथी फेरि आइसक्नु भएको छ, राजको सङ्केत, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? के मोक्तान भन्नुभयो? सलाम। सोनाम मोक्तान खोराकबाट भन्नुभयो है? हजुर। के गर्नुहुन्छ हाम्रो सोनामजीले? कहाँ कतिमा? कक्षासम्म पढ्दै हुनुहुन्छ है? हजुर। कुन स्कुलमा पढ्नुहुन्छ? अपानीमा पढ्नुहुन्छ। पढाइ कस्तो चल्दैछ? राम्रै छ है। राम्रोसँग पढ्नु होला, हाम्रो शुभकामना तपाईँलाई है। हजुर। कार्यक्रममा आउनु भएको छ, कुन भाका गाउने आज हाम्रो सोनामजीले? हुन्छ, सुरु गरौँ है त। सुरु गर्नुहोस्। कोला त्यो मसँग अलि नजाउने सोनामजी। हजुर। लोकगीत गाउनु पर्यो, यो त लोकगीत होइन नि त, लोकगीत लोकगीतहरू गाउनु पर्ने भयो है। अर्को हप्ता तयारी भएर आउनु होला है त, आजलाई छुट्टी क्यारे। नमस्ते। सोना मुक्तान आउनु भएको थियो खोराकदेखि। तपाईँलाई यो अवगत गराउन चाहन्छु, हामी लोक भाकाहरू गाउँछौँ, लोकगीत गाउँछौँ, यो बसाइमा हामी आधुनिक गीत फिल्मका गीतहरू गाउने छैनौँ, हामी विशुद्ध लोक भाका गाउँछौँ यो बसाइमा रहेर। 056-5363-332 अनि 056-3333 बाटो भएर कोही साथी आउने तर्खर गरिराख्नु भएको छ र कार्यक्रममा रहेर हामी तपाईँकै भाका सुन्छौँ, तपाईँकै लय शब्दहरू समेट्छौँ। यो समयमा तपाईँको त्यो स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ र राजको संकेत मिलिराखेको छ। कोही साथी आउने तर्खर गरिराख्नु भएको छ, बाहिर राजसँग कुराकानी भइराखेको छ। मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन राजले साथ दिइराख्नु भएको छ र साथमा बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो र कार्यक्रम लोकगानको उपसायमा रहेर हामी तपाईँकै शब्दहरूमा, तपाईँकै भावनाहरूमा, तपाईँकै लयमा समेटिएका भाकाहरू सुन्छौँ। सँगसँगै पुराना भाकाहरू, हाम्रो मनमुटुमा बस्न सफल भाका ती लोक भाकाहरू गाउँछौँ हामी यो बसाइमा रहेर। तपाईँ पनि गाउन चाहनुहुन्छ, तपाईँसँग त्यो कला छ, गला छ भने आउनुहोस्, सँगै गाउँ, सँगै मिलेर अगाडि बढौँ। 056-5363-333 बाटो भएर कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। राजको सङ्केत, हजुर नमस्ते, आउने तर्खर गरिराख्नु भएको छ। 056-5363-332 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका। त्यो मौकाको लागि भने तपाईँ आउनुपर्ने हुन्छ 056-5363-332 अनि 33 बाटो भएर। राजको सङ्केत मिलिराखेको छ, कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्कार हजुर। नमस्ते। कहाँदेखिको बोल्नुभयो? म सञ्जिता हाकिमचोकबाट। सञ्जिता हाकिमचोकबाट, हजुर। के छ सञ्जिताजीको हालखबर? मेरो एकदम ठिक छ दादा, हजुरको? एकदम, हाम्रो पनि ठिकठाक छ। सङ्गी सञ्जिताको पछाडि के हो अरे? शर्मा। नि भरतपुरतिर कतिको गर्मी छ? गर्मी छ दादा, बस्न सकिँदैन कि? बस्न सकिन, लोड सेडिङ छ फेरि है? लोड सेडिङ छ तर बसी आइरहेको छ अहिले चाहिँ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन भएको गाउनुहुन्छ आज? हुन्छ, एकदमै सुरु गर्नुहोस्। बहिनीलाई कुन दिन मारो जेछु, कुन दिन मारो जेछु, पातो आगो मारो नखोजेछु, सुख दुःख साथ नपाइएन। सञ्जिताजी निकै सुन्दर तरिकाले गाउनु भएको छ, रेडियो सुन्दै गर्नु होला, छुट्टी है त। नमस्ते। सञ्जिता शर्मा आउनु भएको थियो भरतपुरदेखि। कोही साथी आउनु भएको छ राज? आउनु भएको छैन। 056-5363-332 अनि 33 बाटो भएर तपाईँ आउँदै गर्नु होला। एकैछिन एउटा भाका सुन्छौँ हामी, भाकापछि केही बेर विश्राममा जान्छौँ, व्यावसायिक विश्राममा, त्यसपछि हामी पुनः उपस्थित हुनेछौँ।

सक्दो सुसेन्टर होला कि नहोला है कान्छा। अनि दाई किन नहुनु, विश्वासिलो अनि भरपर्दो सुसेन्टर सुदीप सुसेन्टरमा जानु न। तयारी एवं अर्डर अनुसारका बोर्डिङ तथा स्कुलका जुत्ताहरू, पार्टी सुज तथा कन्भर्स सुज पाउनुका साथै सुपथ मूल्यमा सम्पूर्ण सुजहरू होलसेल तथा खुद्रा बिक्री गरिन्छ। साथै ज्याकेट, स्प्रे तथा जुत्ता ब्याग मर्मत गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क सुदीप सु सेन्टर, खैरनी छ पुरानो पर्सा, चौधरी मेडिकलको आडैमा, प्रोप्राइटर सोमबहादुर पुर्कुटी। मोबाइल 9845133725 र 9801726539। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। एकैछिनको यो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु। कार्यक्रम लोकगागनको यो बसाइँलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै आफ्नै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। पर्दा पछाडि बसेर मलाई साथ दिइराख्नु भएको छ। राजले र बोलिराख्ने आवाज हो तपाईँको आफ्नै मान्छे, म दिपेन्द्रको। कोही साथी आइसक्नु भएको छ, फेरि पनि म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? टाढीबाट दीपक सुनवार है। दीपक धमाला है। दीपक सुनवारजी पनि आउनुहुन्थ्यो कि यहाँ सौराचोकबाट, त्यही भएर सम्झिहाले कि नि। दीपक के भन्नुभयो? धमाला है। के गर्नुहुन्छ हाम्रो दीपकजीले? गाडीको ड्राइभर हुनुहुन्छ। राम्रोसँग गाडी चलाउनु होला है। हजुर। अनि अरू नयाँ नौलो के छ सुनाउनुहोस् त्यतातिरको? ठिकै छ दादा, के हुने आज शनिबार, अब शनिबार छुट्टी त छैन होला पक्कै पनि है? आज छुट्टी छ दादा, भोलिको गाडी चलाउँछु। ए भनेपछि आफ्नो जागिरप्रति सन्तुष्टि हुनुहुन्छ तपाईँ? हजुर दादा। राम्रोसँग आफ्नो काम गर्नुहोला है, हाम्रो शुभकामना तपाईँलाई। कार्यक्रम आउनु भएको छ, कुन भाका गाउनुहुन्छ आज? दिदी हाम्रो यहाँ दिदीले गाउने भन्नुभयो, अनि मैले त्यो भएर अनि फोन लगाएको। ए दिदीले चाहिँ गाउनुहुन्छ, तपाईँले फोन लगाइदिनु भएको मात्रै? हजुर दादा। ए ल हुन्छ नि त, दिदीलाई गाउँदिनु है त। हेलो, तपाईँको शुभ नाम भन्नु त? मेरो अस्मिता पाण्डे। अस्मिता पाण्डे, हजुर। कुन भाका गाउनुहुन्छ? मुक्ति दिलाई यसलाई। हुन्छ सुरु गरौँ है त। हुन्छ सुरु गर्नुहोस् लाइट। हुन्छ सुरु गरौँ। जिन्दगीमा सबै थोक पाएर तिमीलाई पाउन सकिन, चाहेर मुटु जलाइ जलाइ म दिउन सक्दिन, मुटु जलाइ जलाइ तिमी जीवन तिमी नै मृत्यु हो, न छोड है मलाई सबै थोक पाएर तिमीलाई पाउन सकिन, चाहेर मुटु जलाइ जलाइ म जिउन सक्दिन, मुटु जलाइ जलाइ तिमी जीवन तिमी नै मृत्यु हुन छोडाइ मलाई। दादा अस्मिताजी, हजुर निकै सुन्दर तरिकाले गाउनु भएको छ, रेडियो सुन्दै गर्नु होला छुट्टी है त। नमस्ते। नमस्कार। अस्मिता पाण्डे टाढीबाट आउनु भएको थियो र 0556363332 बाटो भएर कोही साथी आउनु भएको राज, उहाँलाई पनि म स्वागत गर्छु यो समयमा। हजुर नमस्ते। नमस्ते। कोही साथी आउनु भएको छ, बोलिराख्नु भएको छैन। 0556363332 बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ कार्यक्रमको। हामी लगभग अन्त अन्ततिर पनि आइपुग्न लागिसकेका छौँ, केही समय मात्र बाँकी छ हामीसँग। 0556363332 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। विशुद्ध लोक भाकाको बसाइँ हो यो बसाइँमा, हामी लोक भाकाहरू गाउँछौँ। कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते दादा। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? म कानपुरबाट निर्मल थिङ। निर्मल थिङ, हजुर दादा। के गर्नुहुन्छ हाम्रो निर्मलजीले? पछि बसा हो दादा। मकवानपुर कहाँनिर, कति नम्बरबाट तपाईँ? छ नम्बरबाट है। हजुर। कुन भाका गाउनुहुन्छ आज? यो मार्मिक सन्देश सुरु गरौँ है त हुन्छ सुरु गर्नुहोस् सुन्नेताको संसारमा रुमा उनी बिना न्यासो लाग्छ रुन्छु म यो मार्मी सन्देश दिपाएर यहाँ मलाई सन्तो छैन त्यहाँ उनलाई कस्तो छ सँगै हुन पाएको भए किन मन रुन्थ्यो सुन्नेताको संसारमा डुमा उनी बिना न्यासो लाग्छ रुन्छु म त्यो मार्मी सन्देश पाएर त्यहाँ मलाई सन्तो छैन त्यहाँ उनलाई कस्तो छ सँगै हुन पाएको भए किन मन रुन्थ्यो त्यहाँ मलाई सन्तो छैन त्यहाँ उनलाई कस्तो छ सँगै हुन पाएको भए किन मन रुन्थ्यो यति नै दादा निर्मलजी हजुर निकै सुन्दर तरिकाले गाउनु भएको छ रेडियो सुन्दै गर्नुहोला छुट्टी है त नमस्ते निर्मल थिङ म कुवानपुरबाट आउनु भएको थियो कोही साथी फेरि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि बोल्नुभयो म देवलीदेखि दीपक सुनार दीपक सुनवार हजुर म अघि नै झुकेँ नि त दीपकजी हजुर अघि एकजना दीपक धमला भन्ने आउनु भएको थियो होइन हजुर अनि तपाईँको नाम लिइहाले कि फेरि अनि के छ नयाँ नौलो हाम्रो दीपकजीको ठिकै छ दाजु गर्मी बढ्दैछ यस्तै छ गर्मी बढ्दैछ है कुन भएको गाउनुहुन्छ आज मायालुको सहरमा भन्ने मायालुको सहरमा मेरो गाउँमा घर छ हो सुरु गरौँ है त सुरु गर्नुहोस् बस्दा बस्दै मायामा फसेको मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिनौ धुलो भन्न पाउँदिनौ उकाली र ओह्राली गरी राख्नु पर्छ सहर पसी उनकै घर बसेको बस्दा बस्दै मायामा फसे दीपकजी हजुर निकै सुन्दर तरिकाले गाउनु भएको छ रेडियो सुन्दै गर्नु होला है त छुट्टी नमस्ते दीपक सुनवार आउनु भएको थियो डबौलीबाट अब भने हामी कार्यक्रमको लगभग अन्त अन्ततिर आइसकेका छौँ आज जम्मा जम्मी आठजना साथीहरूको सहभागिता रह्यो तिलक भट्ट आउनुभएको थियो पिठुवाबाट सुबोध थिङ भालुमारादेखि शेरबहादुर बल मकवानपुरबाट सोनाम मुक्तान कोराकबाट सञ्चिता शर्मा आउनुभएको थियो भरतपुर हाकिमचोकबाट आउनुभएको थियो अस्मिता पाण्डे आउनुभएको थियो टाँडीबाट निर्मल थिङ मकवानपुरबाट र अन्तमा आउनुभएको थियो दीपक सुनवार देवौलीबाट सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सहभागिताको लागि र यो आठजना साथीहरू मध्येबाट हामी एकजनालाई विजेता बनाउने जमर्को गरिराखेका छौँ विजेताको नामावली एकैछिनपछि म लिएर उपस्थित हुनेछु त्योभन्दा अगाडि हामी एउटा भाका सुन्छौँ भाका सुन्दै तपाईँमा चाहिँ हामी एकैछिनपछि उपस्थित हुनेछौँ Hey भाग सँगसँगै अब भने हामी कार्यक्रमको लगभग अन्तमा आइसकेका छौँ र अन्तमा यो भाग पृष्ठभूमिमा छाड्दै बिदा हुनुपर्ने बाध्यता छ हामीसँग र के गर्ने सधैँभरि एकै ठाउँमा बसेर पनि नहुने सधैँ सँगै बसेर पनि नहुने बिछोड हुनैपर्छ मिलन भएपछि होइन मिलन भएर नै बिछोड हुन्छ बिछोड भएपछि फेरि भेटघाट हुने नै छ र जम्मा जम्मी आठजना साथीहरूको सहभागिता रहेको थियो आज तिलक भट्ट पिठुवाबाट सुबोध थिङ भालुमाराबाट शेरबहादुर बलमो कुवानपुरबाट सुनाम मुक्ता आउनुभएको थियो खुराकबाट सञ्चिता शर्मा भरतपुरबाट आउनुभएको थियो त्यसै गरी अस्मिता पाण्डे टाँडीबाट निर्मल थिङ मकुवानपुरबाट र अन्तमा दीपक सुनवार आउनुभएको थियो डेबोलीबाट तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको विजेता बन्न सफल हुनुभएको छ टाँडीबाट आउनुभएको थियो अस्मिता पाण्डे तपाईँलाई धेरै धेरै बधाई छ तपाईँले जित्नु भएको छ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तयारी भएर आउनुहोला भन्न चाहन्छु यो समयमा आफ्नो त्यो प्रतिभा देखाउनका लागि शनिबार अर्को हप्ताको शनिबार 3:30 बजेभित्रमा रेडियो अर्पणको कार्यालयमा उपस्थित भइदिनको निम्ति अनुरोध गर्दै यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद जतिजनाको आज फोन लागेन नरिसाउनुहोस् अर्को हप्ता अवश्य पनि तपाईँको फोन लाग्नेछ फोन लाइनमा आउनुहुने तपाईँ सबै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद मिस कल गर्नुहुने साथीहरूलाई मिस गर्नु तपाईँलाई पनि धेरै धेरै धन्यवाद र प्रविधिमा रहेर मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र राज पौडेललाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै मित्र म दिपेन्द्र पनि भोलि बिहान 9 बजेपछि पुनः भेट्ने बाचासहित छुट्टिन्छु हवस् त नमस्कार अब तपाई हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई